हातमा लाली गुराँस बोकेर आए म ठुलै विश्वास बोकेर, हातमा लाली गुराँस बोकेर आए म ठुलै विश्वास बोकेर, यो मुटु झिकी तिमीलाई थमाएँ, यो मुटु झिकी तिमीलाई थमाएँ, जवाफमा हुन्छको आस बोकेर, हातमा लाली गुराँस बोकेर, डुलेको छु म तिम्रै परिधि, डुलेको छु म तिम्रै परिधि, चाहमा सुगन्धी बतास बोकेर, हातमा लाली गुराँस बोकेर, आए म ठुलै विश्वास बोकेर, अनुरोध मेरो मायाको पठाएँ, अनुरोध मेरो मायाको पठाएँ, जीवनको अन्तिम प्रयास बोकेर, हातमा लाली गुराँस बोकेर, आए म ठुलै विश्वास बोकेर, कोही आएको छ तिम्रो सहर, कोही आएको छ तिम्रो सहर, प्रेमको रसिलो मिठास बोकेर, हातमा लाली गुराँस बोकेर, आए म ठुलै विश्वास बोकेर, हातमा लाली गुराँस बोकेर।